अब्बास राह आप के तकती है सकीना, तकती है सकीना अब्बास राह तक ती है सकीना अब्बास राह के तक ती है सकीना अब्बास राह के तक ती है सकीना खेमे के दर पे देर से बैठी है सकीना अब्बास राह के तक ती है सकीना बच्चों को दे रही है दिलासा वो देर से मशकी जबर के हम जाते ही होंगे आते ही होंगे कूजे भरूंगी पानी से कहती है सकीना सकीना जाती है दौड़ दौड़ के कहती है बाबा जान क्यों देर हो गई मेरे अम्मू गए कहाँ अम्मू गए कहाँ कह के रोती है सकीना अब्बास राह के तक ती है सकीना घोड़े से गिर के नहर से गाजी ने दी सदा घबरा कांपने लगा बदन कांपने लगा बाबा का हाल देख के तड़पी है सकीना अब्बास राह के तक ती है सकीना शाह नहर पे अब्बास के करीब तेवरा के आह गिर पड़ लाशे पे शाह दी लाशे पे शाह दी आकर पीस सकीना अब्बास राह के तक ती है सकीना ज़ैनब लगा के सीने से समझाती है उसे बेचैन हो के रोती है बहला बहलाती है उसे बाबा بہن نہر پہ کہتی ہے سکینہ عباس ہم کلام لے جائیں گے نخے میں ملا شاہ میرا امام لاشا میرا امام افسوس تین روز سے پیاسی سکینہ عباس راپ کی تکتی ہے سکینہ لائے علم حسین جو خیمے میں خون بھرا پوچھا سکینہ نے کہ کہاں چچا ہے علم سے دوڑ کے لپٹی ہے سکینہ عباس راپ کی تکتی ہے سکینہ بولے حسین میرا علم دا دشتے بلا میں چھوڑ کے غم خار مر گیا غم خار مر گیا سینے کو رکھ کے مشک پہ روتی ہے سکینہ سکینہ ہوٹوں پہ تھی شمیم سکینہ کی یہ صدا پانی نہ تم سے مانگتی میں کاش اے چچا میں کاش اے چچا رہ رہ کے سر کو پیٹنے لگتی ہے سکینہ عباس راپ کی تکتی ہے سکینہ خیمے کے در پہ دیر سے بیٹھی ہے سکینہ سکینہ عباس راپ کی تکتی ہے سکینہ عباس راپ کی تکتی ہے سکینہ